हाथ पर छुरी जब रखा शूर शकी मगया तू भाई। हाथ पर छुरी जब रखा शूर शकी मगया तू भाई। तेरा वो सूखा गला सामने कटता रहा, पानी मैं दे न सकी मर गया तो भाई। हाथ पर कुंद छुरी जब रखा शूर शकी मर गया तू भाई। मर गया भाई मेरा, रोती थी पीट के सर, पाऊं अब तुझको कहां, रोते हैं अर्जो समा। हाय कुछ कर न सकी मर गया तू भाई। हाथ पर कुंद छुरी जब रखा शूर शकी मर गया तू भाई। बांधे हैं बाद तेरे मेरे बाजू के रसन, माँ को देख आऊंगी मैं जाऊंगी जब वतन। दाग सीने पे लिए रोती हूँ तेरे लिए, इसलिए जीती रही मर गया तू भाई। हाथ पर कुंद छुरी जब रखा शूर शकी मर गया तू भाई। तुझ पे भाई मैं फिदा, मेरा खालिक है गवाह, मैंने बच्चों को मेरे कर दिया तुझ पे फिदा। तू मगर बच न सका तू भाई। हाथ पर कुंद छुरी जब रखा शूर शकी मर गया तू भाई। जाके भाई मैं वतन किस तरह माँ से कहूँ, तेरे बिन भाई मेरे कैसे मैं जीऊं। साथ है कुर्ता तेरा है मगर खून से भरा, आए तकदीर मेरी मर गया तू भाई। हक पर कुंद छुरी जब रखा शूर शकी मर गया तू भाई। साथ आबिद था मेरे पहने एक तो के गिरा, पुश्त पर दुर्रे लगे है निशान उसके यहाँ। हाथ पर कुंद छुरी जब रखा शूर शकी म مر گیا تو بھائی نوک نیزا پہ رہے سارے شہداء کے سر نہ ٹھہرتا تھا کبھی بھائی عباس کا سر سر کو وہ گیا تو بھائی حق پر کند چھری جب رکھا شمر شفیع مر گیا تو بھائی بھائی بچی کو تیری میں بچا بھی نہ سکی ہر گھڑی سے سہتی رہی اپنے اموں کو کبھی اپنے بابا کو کبھی یاد کرتی وہ رہی مر گیا تو بھائی حق پر کند چھری جب رکھا شور شقی مر گیا تو بھائی لاشا اوریاں تھا تیرا گرم ریتی پہ پڑا رونے والا نہ کوئی تیری بہن کے سوا پارا پارا تھا بدن روتی تھی کفن دے نہ سکی مر گیا تو بھائی حق پر کند چھری جب رکھا شمر شفیع مر گیا تو بھائی سن کے آشار تخی روتے ہیں مظلوم میرا دے گا تم سب کو دعا اشک مومن کے لیے اپنا رومال لیے آ گئی اماں میری مر گیا تو بھائی حق پر کند چھری جب رکھا شمر شفیع مر گیا تو بھائی تیرا وہ سوکھا گلا سامنے کٹتا رہا پانی میں دے نہ سکی مر گیا تو بھائی حق پر کند چھری جب رکھا شمر شفیع مر گیا تو بھائی حق پر کند چھری جب رکھا شمر شفیع مر گیا تو بھائی